नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहरसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान 11 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म अनिता अर्याल। खबरको सिलसिला सुरु गरौं दरबार हत्याकाण्डको प्रसङ्गबाट। दरबार हत्याकाण्ड भएको 13 वर्ष पूरा भएको छ। 2058 जेठ 19 गते दरबारभित्र भएको गोल्मी काण्डमा तत्कालीन राजा वीरेन्द्रको वंश नै नाश हुने गरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो। हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति सहित 10 जनाको निधन भएको थियो। घटनापछि तत्कालीन सरकारले गठन गरेको समितिले छानबिनपछि तयार गरेको प्रतिवेदनले घटना तत्कालीन युवराज दिपेन्द्रबाट भएको ठहर गरे पनि यो प्रतिवेदन भने सर्वमान्य हुन सकेन। घटनाको 12 वर्ष बित्दासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन। राजा वीरेन्द्रको वंश नाश हुने गरी हत्या भए पनि पूर्व राजा ज्ञानेन्द्र शाहका परिवारलाई भने कुनै क्षति पुगेको थिएन। हत्याकाण्ड भएको भारदारी भोजमा ज्ञानेन्द्र शाहका परिवार पनि रहेका थिए। नेपाली नागरिकले कहिल्यै बिर्सने त्रासदीपूर्ण घटनापछि मुलुकको राजनीतिले नै नयाँ मोड लिएको थियो। तत्पश्चात महत्वाकांक्षी राजाका रूपमा ज्ञानेन्द्र शाहको शासनकाल प्रारम्भ भयो। जनआन्दोलन 2062-63 को सफलतासँगै ज्ञानेन्द्रको शासन पतन भयो र नेपालबाट राजसत्ताकै अन्त्य हुन पुग्यो। हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले भने संग्रहालय बनाइएको छ। नेकपा एमाले केन्द्रीय कमिटिको बैठक आज पनि बस्दैछ। अहिले केही बेरमा बस्ने बैठक केन्द्रीय कार्य बल्खुमा बोलाइएको। बैठकमा महासचिव ईश्वर पोखरेलले पेश गर्ने संगठनात्मक प्रतिवेदनमा छलफल हुनेछ। विधान संशोधन सहित पेश भएको प्रतिवेदनमा छलफल सकिएपछि महाधिवेशनको तयारीका विषयमा छलफल हुने बताइएको छ। हिजोको 9 राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने अध्यक्ष झरनाथ खनालको राजनीतिक दस्तावेजलाई पारित गरेको छ। दस्तावेज अध्ययन र सुझावका लागि महाधिवेशन अकावै मातहतका कमिटीमा पठाइने एमाले स्रोतले जनाएको छ। एमाले केन्द्रीय सदस्य योगेश भट्टराईले आज महाधिवेशनमा प्रस्तुत गरिने सांगठनिक र विधान सम्बन्धी प्रस्तावबारे छलफल हुने जानकारी दिनुभएको छ। विधान सम्बन्धी विषयमा केही विवाद रहेको छ। आजै एमाले महाधिवेशनको तयारीका विषयमा आधिकारिक धारणा पनि सार्वजनिक गर्ने जनाएको छ। एकीकृत नेकपा माओवादीले आज नेताहरूको कार्यविभाजन गर्ने भएको छ। हिजो बस्ने तय गरिएको केन्द्रीय कमिटि बैठक अन्तिम समयमा स्थगित गरिएकाले आजको बैठकले कार्यविभाजन गर्ने ए माओवादीका प्रवक्ता दिननाथ शर्माले जानकारी दिनुभएको छ। अस्तिको बैठकमा पेश भएको कार्ययोजना प्रस्ताव अनुसार छलफल भएर कार्यविभाजन हुने उहाँले बताउनु भएको छ। कार्यविभाजन प्रस्ताव अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समग्र पार्टी, वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईलाई सदन तथा अध्ययन अनुसन्धान, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई अन्तर्राष्ट्रिय, उपाध्यक्ष पोस्ट बहादुर बगटीलाई संगठन तथा अनुगमन विभाग संयोजकमा राखिएको छ। सचिव टोप बहादुर राई माझीलाई सदन र संसदीय दलको उपनेता, सचिव वर्षमान पुनलाई स्कुलिङ विभाग र सचिव गिरिराज मणि पोखरेल सदनमा सचेतकको जिम्मा दिइएको छ। बैठकले आर्थिक विभागमा कोषाध्यक्ष हरिबोल गजुरेल रहने प्रस्ताव गरेको छ। हिजोको प्रस्ताव अनुसार आज छलफल गरेर अन्तिम टुङ्गो लगाउने शर्माले जानकारी दिनुभयो। भारतको तेलङ्गाना आजदेखि छुट्टै राज्य बनेको छ। आन्ध्र प्रदेशबाट छुटिएर भारतको 29 राज्य बनेको तेलङ्गानामा औपचारिक रूपमा छुट्टै राज्यको हैसियतले कामकाज सञ्चालन हुँदैछ। तेलङ्गानामा पहिलो राज्य बनाउन लागेको तेलङ्गाना राष्ट्र समितिले पुरै हैदराबाद सहरलाई पार्टीको झण्डाको रङ्ग जस्तै गुलाबी रङ्गले सजाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। नयाँ राज्यका रूपमा स्थापित भएसँगै के चन्द्रशेखर रावले पहिलो मुख्यमन्त्रीको शपथ ग्रहण गर्दै हुनुहुन्छ। आन्ध्र प्रदेशबाट अलगिएको तेलङ्गानामा हैदराबाद सहित 10 जिल्ला समेटिएका छन्। र खेल समाचार। यस वर्ष इन्डियन प्रिमियर लिग आइपिएलको उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ। गैराती फाइनल खेलमा किङ्स इलेभेन पन्जाबलाई 3 विकेटले हराउँदै कोलकाताले दोस्रो पटक उपाधि हात पारेको छ। पन्जाबले दिएको 200 रनको लक्ष्य कोलकाताले 3 बल बाँकी छँदै 7 विकेट गुमाएर भेटाएको हो। टिमलाई उपाधि जिताउन मनिष पाण्डेले महत्त्वपूर्ण 94 रनको योगदान गरे। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका उनले 50 बलमा